हिजोको तिम्रो न्यानो काख आज बिरानो हुँदैछ, बिन्ती छ तिमी नरिसाऊ न, बोल न, केही त बोल। मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन, कोही कोही त मसँग रिसाएकी छन्। फुलको थुङ्गो छुट्न सक्छ दुई मनको झालुङ्गो, मायामा शङ्का मिसाएकी छन्। मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन, कोही कोही त मसँग रिसाएकी छन्। कोही कोही त मसँग रिसाएकी छन्। मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन, कोही कोही त मसँग रिसाएकी छन्। गर्न लाग जानिन कि त उनले भनेको मानिन, मायामा शङ्का मिसाएकी छन्। मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन, कोही कोही त मसँग रिसाएकी छन्। कोही कोही त मसँग रिसाएकी छन्। बुझ दिदा उल्टो पोल्छा मुठो झोसे आगुठो मायामा साइकी छन् मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन कोही कोही त मसँग रिसाएकी छन् बुझ्दिँदा उल्टो पोल्छ मुटु झोसे आगोठो मायामा शङ्का मिसाएकी छन् मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन कोही कोही त मसँग रिसाएकी छन् कोही कोही त मसँग रिसाएकी छन् बुझ्न सकिन कि उनले बुझ्न सकिन कोही कोही त मसँग रिसाएकी छन् आँसुका ढिका माया गर्ने नजान्दा तरिका मायामा शङ्का मिसाएकी छन् मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन कोही कोही त मसँग रिसाएकी छन् कोही कोही त मसँग रिसाएकी छन् मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन कोही कोही त मसँग रिसाएकी छन् सम्झिँदा पनि राखे झैँ भोगा गरिमा मदनी मायामा सङ्कामिसाएकी छन् मैले बुझ्न सकिन कि उनले बुझ्न सकिन कोही कोही त मसँग रिसाएकी छन् कोही कोही त मसँग रिसाएकी छन् हिजोको तिम्रो न्यानो काख आज बिरानो हुँदैछ बिन्ती छ तिमी नरिसाऊ न बोल न केही त बोल नेपाली लोक संगीतको फरक स्वादको पर्खाइमा रहनुहुने श्रोताहरूका लागि शालिग्राम इन्टरटेनमेन्टको प्रस्तुति माधव नेउपानेको लोक सांगीतिक कोशेली मायामा शङ्का सीआरबीटी 013-00-45-205 र पीआरबीटी 60-45-14-24 पूर्णकलाबिसी र खुमन अधिकारीको सुमधुर आवाज भित्र सूर्य नेउपानेको उत्कृष्ट लय र माधव नेउपानेको उत्कृष्ट शब्द सृजनामा लोक सांगीतिक कोशेली मायामा शङ्का अब बजारमा